नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। म गणेश आचार्य। यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ। नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामी नेपाल प्रहरीले सुरु गरेको मुस्कान सहितको सेवाका विषयमा कुराकानी गर्दैछौँ। हामीसँग स्टुडियोमा पाहुना हुनुहुन्छ नेपाल प्रहरीका प्रवक्ता गणेश केसी। नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार, प्रश्न र भोगाई हामीलाई राख्न सक्नुहुन्छ। नेपाल चौतारी मार्फत तपाईँको आवाज एकसाथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट प्रसारण हुन्छ। कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर 1660013457 फोन गर्नुहोस्। फोन नम्बर फेरि एकपटक 1660013457। देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। देशभरका क्षेत्रीय अञ्चल जिल्ला वडा इकाइ लगायत करिब 67,287 नेपाल प्रहरी कार्यरत छन्। देशको जनसङ्ख्यासँगको अनुपातमा हेर्ने हो भने एकजना प्रहरीलाई 394 जनता पर्दछ। त्यति मात्रै नभएर नेपाल र नेपालमा बसेका सबैको सुरक्षा 150 वर्षदेखि नेपाल प्रहरीले गर्दै आएको यही हो। जनताको सुरक्षासँग जोडिएको पहिलो सरकारी निकाय नेपाल प्रहरीको इतिहास जति लामो छ त्यति नै लामो उसको सेवाका बारेमा हुने ठिक्का टिप्पणी पनि रहेको छ। प्रहरीको कार्यकुशलता, राजनीतिक संलग्नता, जनतासँग उसले गर्ने व्यवहार बेला बेलामा बहसको विषय बन्छन्। अहिले फेरि प्रहरी चर्चामा छ। उसलाई चर्चामा राखेको कुरा एउटा कुरा हो मुस्कान सहितको सेवा। प्रहरी भन्छ अब सेवाग्राहीले पहिले मुस्कान पाउँछन् अनि त्यसपछि सेवा। के हुन्छ त्यसले? केही दिन अघि काठमाडौँमा भएको तालिमको उद्घाटन समारोहमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अरूको आचरणको निगरानी गर्ने प्रहरीले आफूले पनि आफ्नो आचरण सुधार्नुपर्ने बताउनुभयो। मुस्कान सहितको सेवाले कसरी हुन्छ त्यो सम्भव? केही दिनको विशेष प्रशिक्षण सुरु गरेर गृह मन्त्रालयले भनेको छ जनतासँग घोलमेल बढाउन पनि यो अभियान सुरु गरिएको हो। अभियान गाउँ इकाइ इलाका स्तरसम्म पुग्दा यसले कस्तो प्रभावकारिता ल्याउन सक्छ? किन सुरु गरियो यो अभियान? प्रहरीलाई योभन्दा अगाडि हाँस्न छुट थिएन र? यिनै सेरोफेरोमा हामी आज कुराकानी गर्दैछौँ नेपाल प्रहरीले सुरु गरेको मुस्कान सहितको सेवाका बारेमा। हामीलाई फोन गर्नुहोस् 1660013457। मोबाइल प्रयोग गर्ने साथीहरूले एसएमएस गर्न सक्नुहुन्छ। एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो कुरा लेखेर हाम्रो नम्बर 5500 पठाउनुहोस्। हामी फेसबुक र ट्विटरमा समेत छौँ, त्यहाँ पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। हामीसँग स्टुडियोमा पाउँदा हुनुहुन्छ नेपाल प्रहरीका प्रवक्ता एसएसपी गणेश केसी। स्वागत छ यहाँलाई। हजुर नमस्कार, धन्यवाद। सन्चै हुनुहुन्छ? ठिक छु। मुस्कान सहितको सेवा सुरु भयो, यो भनेको के हो खासमा? अब यसको शाब्दिक अर्थतिर हामी नजाउँ। नेपाल प्रहरीले दिने सबै किसिमको सेवाहरूको एउटा प्रभावकारिता अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो र यसलाई अझै राम्रोसँग भन्नुपर्दा हार्दिकतापूर्वक प्रहरीले सम्पादन गर्ने सेवालाई हार्दिकतापूर्वक प्रत्येक प्रहरी कर्मचारीले चाहिँ आफ्नो ड्युटी चाहिँ डिस्चार्ज गरोस् भन्ने नै यो कार्यक्रमको उद्देश्य हो। हामीलाई बेला बेलामा चार्जहरू लाग्ने गरेका छन्। प्रहरी रुखो छ, प्रहरीका बोली वचन व्यवहारहरू राम्रो छैन, प्रहरीले प्रम्प्ट रेस्पोन्स गरिदिँदैन, ढिलासुस्ती गरिदिन्छ भन्ने यी विविध किसिमका चाहिँ आरोपहरूलाई हाम्रा अनुसन्धानबाट हामीलाई प्राप्त विभिन्न क्षेत्रबाट आएका फिडब्याकहरूबाट पनि हामीले यो क्षेत्रमा चाहिँ केही सुधार गर्नुपर्ने चाहिँ जरुरी देखेका छौँ। त्यसै सिलसिलामा यी यस्ता क्षेत्रहरूको सुधारको लागि प्रहरीले एउटा आफ्नो सेवाग्राहीहरूसँग प्रत्येक प्रहरी कर्मचारीले गर्ने व्यवहारका पक्षहरूलाई चाहिँ सुधार गर्नुपर्छ। अब हामी त्यसमा इन्टरभेन्सन गर्न सकेनौँ भने हाम्रो चाहिँ ल्याकिङ चाहिँ हुन्छ। हाम्रो उद्देश्य जनतालाई केन्द्रमा राखेर प्रहरी सेवा दिने सिलसिलामा चाहिँ हामी छुक्छौँ। अबको सोसाइटीमा अहिलेको चाहिँ सोसाइटीको डिमान्डलाई मिट गर्न हामी सक्दैनौँ। त्यसैले हामीले यो प्रोग्राम चाहिँ लिएर आएर हामी आफूमा चाहिँ सुधार हुने प्रतिबद्धताका साथ यो कार्यक्रम आएको हो। अघि पनि मैले जस्तो इतिहासको कुरा गर्दाखेरि भने करिब 150 वर्षको इतिहास हेर्ने हो भने सुरुदेखि नै करिब करिब यस्ता खालका टिका टिप्पणी त आएकै हुन्। रुखो बोली अथवा कार्यकुशलताको विषयमा बेला बेलामा टिका टिप्पणी आइरहेका हुन्। यत्रो वर्षपछि अथवा यति ढिलो चाहिँ यो प्रक्रिया सुरु गर्नुको खास कारण के हो? अब हाम्रो एउटा इतिहासतर्फ फर्केर हेर्ने हो भने नेपाल प्रहरी को उपस्थिति 2012 सालभन्दा अगाडि भिन्न ढङ्गबाट थियो। 2012 सालमा प्रहरी ऐन आएपछि यो संस्थागत भएको देखिन्छ र त्योभन्दा अगाडिका चाहिँ विभिन्न कालखण्डहरूमा नेपाल प्रहरीले चाहिँ प्रहरीको हैसियतले काम गरेको देखिन्छ। जस्तो राणा शासनकालमा 1846 राणा शासनकालमा एउटा पारिवारिक शासनलाई सपोर्ट गर्ने ढङ्गबाट चाहिँ कुनै नाउँका प्रहरीहरूलाई चाहिँ त्यहाँ प्रयोग भएको छ। त्यसपछि एउटा कोलोनियल आइडियोलोजीबाट प्रभावित भएर हामी हाम्रो पुलिसिङ पनि अगाडि बढेको देखिन्छ भने पछि 2007 सालपछि एउटा विभिन्न मुक्ति सेना रक्षा दल का एउटा राजनैतिक प्रशिक्षणमा रहेका व्यक्तिहरूबाट यो पुलिस सङ्गठन चाहिँ स्थापना भएको देखिन्छ। त्यसैले विभिन्न कालखण्डहरूमा पुलिस चाहिँ एउटा शासनको लागि प्रयोग भएको देखिन्छ, सत्ताको लागि प्रयोग भएको देखिन्छ, न कि यसले चाहिँ एउटा पिपुल सेन्ट्रिक एउटा आइडियोलोजीमा रहेर पुलिसको ड्युटी चाहिँ डिस्चार्ज गरेको चाहिँ कमै पाएको हामीले चाहिँ इतिहासबाट देखिरहेछौँ भने 2012 सालपछि जब यो यसले एउटा संस्थागत स्वरूप प्राप्त गर्यो त्यसपछि पनि नेपालको चाहिँ एउटा राजनैतिक उतार चढावहरू सङ्क्रमणहरू रहिरह्यो र पुलिसलाई प्रयोग गर्ने एउटा तौर तरिकाहरू पनि मोर डेमोक्रेटिक हुन सकेन। एउटा सरकार र शासनको वरिपरि रहेर चाहिँ पुलिसका काम कारवाहीहरू सञ्चालन भए र पुलिसले आफूलाई चाहिँ एउटा अथोरिटी ठान्यो, उसले चाहिँ एउटा म चाहिँ सेवक हुँ भन्ने ठानेन, म चाहिँ एउटा शासक हुँ भन्ने एउटा मनोग्रन्थि र मनोभावना लिएर चाहिँ पुलिस चाहिँ ले काम गरेको देखिन्छ भने अब केही यथा अब हामी चाहिँ ट्रान्सफर्म हुनुपर्छ, अबको समय त्यो छैन। एउटा चाहिँ पारदर्शिता, जवाफदेहिता र एउटा व्यावसायिकतातर्फ चाहिँ नेपाल पुलिस चाहिँ अग्रसर भएको छ। हाम्रा कमी कमजोरीहरूलाई हामीले आधार मानेर आगामी दिनमा यस्ता कुराहरूलाई चाहिँ सुधार गरेर जानुपर्छ भन्ने हाम्रो चाहिँ निचोड हो। यसको मतलब चाहिँ यति लामो इतिहास बोकेर यति लामो समयदेखि चाहिँ जनताको सुरक्षाको पहिलो एउटा सरकारी निकाय, सुरक्षासँग सम्बन्धित पहिलो सुरक्षा निकाय, सरकारी निकाय भएको नेपाल प्रहरी योभन्दा अगाडि मुस्काएनन्? गणेशजी, मैले पुनः पनि भन्छु, मैले यसलाई यो मुस्काउने भन्ने शब्दलाई चाहिँ एउटा शाब्दिक अर्थ खोज्नेमा नलागौँ। यो हाम्रो चाहिँ पिपुलप्रति दिने सेवाको स्तर र पिपुलप्रति पुलिसले आफ्नो सेवा दिँदा कस्तो हार्दिकता का साथ चाहिँ सेवा चाहिँ दिइराखेको छ भन्ने कुरा चाहिँ हो। हामी अप टु द मार्क छैनौँ, हेर्नुहोस्, यो हामीलाई यो कुरा स्वीकार्नलाई कुनै पनि हिचकिचाहट छैन। हामीले दिइराखेको सेवाले आम पब्लिक सेवाग्राहीहरू पूर्ण सन्तुष्टि छैन, हामी त्यो पूर्ण सन्तुष्टि प्राप्तिको लागि हाम्रो यो प्रयास हो। त्यसैले हिजो हुँदैन भएर चाहिँ हामीले यो प्रयास गरेका होइनौँ, हिजो कमी कमजोरी थियो भन्ने कुरा स्वीकारेर अब आगामी दिनमा त्यो कमी कमजोरीलाई चाहिँ हामी कम गरेर लैजानेतर्फ चाहिँ हामी अग्रसर छौँ। योजना के हो खास मुस्कान सहितको सेवामा? एउटा त अब तपाईँले भने जस्तै शाब्दिक रूपमा सुन्यो भने सेवा सँगसँगै मुस्कान पनि दिने, तर कार्ययोजना के हो, कसरी चाहिँ उहाँहरूलाई अरू थप मुस्कानहरू पनि दिने? तपाईँले भने पक्कै पनि हेर्नुहोस्, पुलिसकोमा पुलिस सेवा लिन आउने चाहिँ सेवाग्राहीहरू हुन्छन्, उहाँहरूले चाहिँ पुलिसको सेवा चाहिँ एउटा छिटो छरितो सर्वसुलभ ढङ्गबाट र कानुनसम्म ढङ्गबाट प्रभावकारी हिसाबले चाहिँ प्राप्त गर्नु नै यो कार्यक्रमको चाहिँ उद्देश्य हो। हाम्रा यसमा पुलिसका व्यवहारहरू, पुलिसका चाहिँ इन्टरपर्सनल रिलेसनका कुराहरू, यी सबै कुराहरू चाहिँ यसमा जोडेर आउँछन्। त्यसैले पुलिसले दिने सेवा, पुलिस सेवा चाहिँ छिटो छरितो र कानुनसम्मत होस् र व्यावसायिक होस् भन्ने नै यो कार्यक्रमको चाहिँ प्रमुख उद्देश्य हो। के श्रोताहरू हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ? बुटवलबाट टिकाराम घिमिरे हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। टिकारामजी, स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर गणेशजी नमस्कार, अनि आजको अतिथिलाई पनि मेरोबाट नमस्कार। हजुर नमस्कार। मैले के कुरा उठाउन खोजेको भने तपाईँले मुस्कान सहितको सेवा र छिटो सेवा भन्ने कुरा उठाइरहँदाखेरि चाहिँ अलिकति डिसेबल टाइपका व्यक्तिहरू जो अपाङ्गता भएका व्यक्तिहरू हुनुहुन्छ, सडकमा ह्विलचेयर लिएर हिँड्नुहुन्छ, सेतो छडी लिएर हिँड्नुहुन्छ, उहाँहरूलाई बाटो क्रस गर्ने मामलामा त्यही ट्राफिक भिड छ, त्यही प्रहरीहरू बस्ने ठाउँ छ, त्यही पनि उहाँहरू चाहिँ बाटो काट्न नपाएर चाहिँ अप्ठ्यारोमा परिरहेको स्थिति छ। म आफू पनि त्यसको स्वयं शिकार भएको हुँदा जस्तो पूर्वको भेगमा हेर्दाखेरि म पूर्व आउँदाखेरि पनि त्यस्तो खालको समस्या भयो, यतापट्टि पश्चिमतिर पनि त्यस्तै खालको समस्या रहिरहँदाखेरि तपाईँले छिटो सेवा र मुस्कान सहितको सेवा अनि अशक्तहरूको सेवामा चाहिँ किन चाहिँ भूमिका खेल्न सक्नु भएन एउटा कुरा होइन, र अर्को कुरा जस्तो एउटा के छ भने हामी बाटोमा हिँड्दै गर्दाखेरि त्यो बाटो हामी मैत्री बाटो नहुँदाखेरि प्रहरीहरूले पनि अलिकति होच्याउने अलिकति भनौँ न त्यो अलिकति त्यसभित्र पनि शब्दहरू हामीलाई प्रयोग गर्न गरिने नर्मल शब्दहरू जुन शब्दहरू प्रयोग गरिन्छ त्यो शब्दहरू प्रयोग गर्ने त्यस्तो खालको आचरण पनि पाइन्छ, यसलाई सुधार्नको लागि तपाईँ के गर्नुहुन्छ? र अर्को कुरा मुस्कान सहितको सेवा भन्ने कुरा जुन कुरा आइरहेको छ नि त्यसलाई चाहिँ के साँच्चै छिटो र त्यो पारदर्शी सेवा दिनका लागि चाहिँ तपाईँहरू कति समयभित्र सक्नुहुन्छ भनेर म प्रश्न सोध्न चाहन्छु। यहाँलाई धन्यवाद। हामीसँग अर्को पनि श्रोता हुनुहुन्छ, गीता थापा हुनुहुन्छ नुवाकोटबाट। गीताजी स्वागत छ यहाँलाई कार्यक्रममा। धन्यवाद र मेरो अतिथिजीलाई पनि नमस्कार। मेरो भनाइ चाहिँ के छ भनेदेखि नुवाकोट जिल्लाको एउटा रातमाटे गाविस भन्ने पर्छ। हाम्रो रातमाटे गाविसमा कुनै पनि प्रहरीको सेवाहरू छैन भने मतलब प्रहरी चौकीहरू छैन, कार्यालयहरू छैन, अनि कि त त्यस जातमाटेको अब सिमानामा पनि छिमेकी गाविसहरूबाट आउनुपर्छ कुनै पनि अब अप्ठ्यारो पऱ्यो भने। अब त्यो त्यो मुस्कान सेवा भन्ने उपलब्ध नहुँदा त अब भन्ने गरेको छ सुनेको छु मैले आफ्नो दिदीबहिनीहरूबाट, पुलिसहरू अलि अब श्रृङ्खल प्राय गर्छन्, अलि जिस्काउने बढी हुन्छन्, अलि नराम्रो प्राय पर्छ भन्ने हुन्छ। अब त्यो मुस्कान सेवाबाट झन्नै नराम्रो भन्ने हुन्छ कि जस्तो लाग्छ, किन त्यो हातमा प्रतिबन्ध गरेको छ पुलिसहरूलाई ड्युटीमा चाहिँ सेवा उपलब्ध गराउँदैन, जनताहरूलाई चाहिँ के के सेवा सुविधा हुन्छ र भन्न खोजेको। यहाँलाई धन्यवाद गीताजी, के भन्नु? हजुर हस् धन्यवाद। पहिलो म पहिलो प्रश्नको जवाफतर्फ लागौँ। यहाँले जुन अत्यन्तै सान्दर्भिक कुरा उठाउनु भएको छ, फरक क्षमता भएका व्यक्तिहरूलाई कुनै पनि सवारी सार्वजनिक सवारी साधन होस् अथवा सडकमा चाहिँ आफ्नो चाहिँ आवागमन गर्दाको अवस्थामा होस् त्यस्तो बेलामा चाहिँ प्रहरीले चाहिँ अलिक विशेष ध्यान दियोस् भन्ने यहाँले आग्रह गर्नुभएको छ। हामीले त्यसको थालनी गरिसकेका छौँ। कुनै पनि फरक क्षमता भएका व्यक्तिहरूलाई प्रहरीको तर्फबाट हुन सक्ने सहयोग त्यो रहन्छ। केन्द्रबाट हामीले परिपत्र पनि गरिसकेका छौँ केही महिना अगाडि मात्रै, सार्वजनिक यातायातका साधनहरूमा होस् अथवा सडकमा बाटो काट्दाको अवस्थामा होस् प्रहरीले फरक क्षमता भएका व्यक्तिहरूलाई विशेष निगरानी राखेर उहाँहरूको चाहिँ सहयोगी र सारथी बन्नेतर्फ हाम्रो प्रतिबद्धता छ। त्यसतर्फ हामी देशभरि नै का प्रहरी युनिटहरूलाई हामीले जानकारी गराइ पनि सकेका छौँ। र अब गीता थापा नुवाकोटबाट उहाँको चाहिँ जिज्ञासा छ, रातमाटेमा प्रहरी युनिटहरू छैन र प्रहरी युनिटले नै नभएपछि कसरी चाहिँ प्रहरीले मुस्कान सहितको सेवा देला भन्ने उहाँको एउटा जिज्ञासा रह्यो। हामीलाई जिल्ला देशका विभिन्न ठाउँहरूबाट चाहिँ प्रहरी युनिटको अत्यधिक माग रहिआएको छ। हामीले त्यसको व्यवस्थापन भएका चाहिँ जनशक्ति स्रोत साधनबाट चाहिँ देशका सबै भौगोलिक क्षेत्रहरूमा र सबै नागरिकहरू समक्ष प्रहरीको सेवा पुर्याउनेतर्फ हाम्रो प्रयास जारी छ। यद्यपि हामीसँग सबै गाविसहरूमा सबै ठाउँहरूमा चाहिँ एउटा फिजिकल्ली पुलिसको उपस्थिति हुन सकेको छैन, त्यो स्रोत साधन जनशक्तिको कमीको कारणले हो। र रह्यो उहाँले जुन प्रहरीले चाहिँ चेलीबेटीहरूलाई चाहिँ जिस्काउँछ भन्ने जुन एउटा आम मान्छेको चाहिँ बुझाइको ढङ्गबाट उहाँले प्रस्तुत गर्नुभयो। प्रहरीले हाँसेर सेवा दिने भन्नुको मतलब प्रहरीको चाहिँ दिलबाट एउटा हार्दिकतापूर्वक हृदयदेखि चाहिँ पुलिसले चाहिँ यो मेरो जिम्मेवारी हो, मेरो कर्तव्य हो, र साथसाथै जिम्मेवारी र कर्तव्यको साथसाथै यो मेरो सेवाको क्षेत्र पनि हो, मैले मेरा चाहिँ नागरिकहरूलाई दिने सेवामा चाहिँ हार्दिकता हुनुपर्छ, छिटो छरितो र एउटा इज्जतका साथ व्यवहार गर्नुपर्छ भन्ने कुरा नै यो कार्यक्रमको उद्देश्य हो। त्यसैले प्रत्येक प्रहरी कर्मचारीलाई हामीले लैङ्गिक मैत्री हुन सिकाएका छौँ, महिला विरुद्धको हिंसाका कुराहरू सिकाएका छौँ, महिलामाथि हुने दुर्व्यवहारका कुराहरू सिकाएका छौँ। र यदि कुनै पनि प्रहरी कर्मचारीले यस्ता गैर व्यावसायिक क्रियाकलापहरू गर्छ, उसले चाहिँ व्यावसायिक ढङ्गबाट पनि गैर व्यावसायिक हुन्छ र व्यवहारको दृष्टिकोणले पनि यस्ता संवेदनशील पक्षहरूमा चाहिँ असंवेदनशील भएर चाहिँ व्यवहार गर्छ भने त्यस्ता प्रहरी कर्मचारीलाई प्रहरी नियमावली अनुसारको हामी कारवाही गर्न प्रतिबद्ध छौँ। धेरै त्यस्ता उदाहरणहरू पनि छन्। हामी त्यस्ता प्रहरी कर्मचारीका विरुद्धमा शून्य सहनशीलताको नीति लिएर चाहिँ अगाडि बढिराखेका छौँ। हामीलाई केही फेसबुकमा प्रतिक्रियाहरू आएका छन्। रामबहादुर महतराले लेख्नु भएको छ, मुस्कान सहितको सेवाभन्दा पनि समाजमा भएका चोरी, डकैती, हत्या, हिंसा लगायतका कुराहरूमा कमी ल्याउनमा प्रहरी सफल हुन सकेको छैन नि भन्नुभएको छ। त्यसै गरी रामकुमार परियार लेख्नुहुन्छ, योजना धेरै राम्रो हो तर कार्यान्वयन हुने कुरामा म कति पनि आशावादी छैन। हेडक्वार्टरमा बस्ने तपाईँहरूलाई के थाहा कार्यक्षेत्रमा प्रहरीको व्यवहार कतिको रुखो हुन्छ भन्नेबारे? अब उहाँहरूलाई तपाईँले कसरी यो कुरा सिकाउनुहुन्छ भनेर लेख्नुहुन्छ। त्यसै गरी नेपालगञ्जबाट माधव अधिकारीले लेख्नु भएको छ, प्रहरीबाट मुस्कान सहितको सेवा सुरु भएकै दिन नेपालगञ्जमा दुईजना पत्रकारमाथि मादक पदार्थ सेवन गरेका प्रहरीले दुर्व्यवहार गरे, अहिले उनीहरू कारवाहीमा परेको भन्ने सुनिन्छ। के सेवा पहुँच नभएका सर्वसाधारणका लागि लागू हुन सक्छ भनेर लेख्नु भएको छ, के भन्नुहुन्छ? पक्कै पनि नेपाल प्रहरीले अपराध नियन्त्रणतर्फ केही कमी कमजोरी छ भन्ने कुरा इङ्गित गर्नुभएको छ पहिलो जिज्ञासुले। म उहाँलाई के निवेदन गरौँ भने, नेपाल प्रहरीले अपराध नियन्त्रण र अपराध अनुसन्धान गर्ने दायित्व नेपाल प्रहरीको हो। नेपाल प्रहरी त्यसमा सफल छ र हामी आगामी दिनहरूमा अझ हामी यसलाई चाहिँ प्रभावकारी ढङ्गबाट अहिले भइरहेको सफलतालाई चाहिँ बढाएर लानेतर्फ चाहिँ हाम्रा चाहिँ सबै एक्टिभिटिजहरू, हाम्रा कार्ययोजनाहरू चाहिँ तयार छन्। त्यसतर्फ चाहिँ नेपाल प्रहरी चाहिँ क्रियाशील छ। त्यसै गरी मुस्कान सेवा सुरु गरेकै दिनमा नेपालगञ्जमा चाहिँ दुईजना पत्रकारहरूलाई चाहिँ दुर्व्यवहार भयो भन्ने कुराहरू आएको छ। पक्कै पनि त्यसमा छानबिन भएको छ र तत्कालै दोषी देखिएका प्रहरी कर्मचारीलाई चाहिँ विभागीय कारवाहीमा ल्याइसकेको छ। तिनीहरू सस्पेन्ड पनि भइसकेका छन्। कुनै पनि एउटा यति ठुलो सङ्गठनमा इन्डिभिजुअलहरू, केही व्यक्तिहरूका गलत क्रियाकलापहरूले सङ्गठनको मर्यादामा, सङ्गठनको चाहिँ सत्प्रयासमा चाहिँ ठेस पुग्छ, दाग लाग्छ। त्यस्ता व्यक्तिहरूलाई चाहिँ कानुन बमोजिम कारवाही गर्ने दायित्व पनि नेपाल प्रहरीको हो। त्यसैले त्यस्ता व्यक्तिहरूलाई कारवाही गरेर अरू व्यक्तिहरूलाई एउटा सबक सिकाउने काम पनि भइराखेको छ। त्यसैले म विश्वास दिलाउन चाहन्छु, कुनै एउटा इन्डिभिजुअलले गरेको एउटा गैर कानुनी क्रियाकलापहरू, अमर्यादित क्रियाकलापहरू लाई आधार मानेर समग्र नेपाल प्रहरीको इमेज, नेपाल प्रहरीको चाहिँ कर्तव्यपरायणताप्रति प्रश्न चिन्ह नराखिदिनु न म आग्रह गर्दछु। अहिले नै त्यस्तो केही सघन एकदम ठुलो गुनासो आएको थियो तुरुन्तै, र यो तुरुन्तै अहिले सुरु गर्नु परेको हो अथवा यो पुरानै कार्ययोजना? पक्कै पनि यो मुस्कान सहितको प्रहरी सेवा भन्ने एउटा गुड गभर्नेन्सको एउटा इसेन्स हो, यो फ्लेभर हो। यसलाई चाहिँ केही वर्ष अगाडि यो प्रोग्राम चाहिँ लन्च गर्नुपर्छ भन्ने एउटा अवधारणा चाहिँ आएको हो। तर ती यो प्रोग्राम चाहिँ अवधारणाको रूपमा आयो तर कार्यान्वयनमा गइसकेको अवस्था थिएन। र हालको प्रहरी महानिरीक्षक नेतृत्वमा आइसकेपछि प्रहरी महानिरीक्षकबाट नेपाल प्रहरीले दिने सेवाको स्तर चाहिँ म वृद्धि गर्छु भन्ने उहाँको एउटा विभिन्न उद्देश्य मध्ये यो एउटा चाहिँ प्रमुख उद्देश्यको रूपमा आएको थियो। हामीले दिने सेवाको स्तर चाहिँ त्यो अप टु द मार्क छैन, यो सेवालाई चाहिँ हामीले चाहिँ अगाडि लिएर बढाउनु पर्छ भन्ने सिलसिलामा चाहिँ यो सर्भिस विथ स्माइल प्रोग्राम चाहिँ आएको हो। अब यसलाई चाहिँ प्रोग्रामको रूपमा यो आएछ। अब हामीले यसमा के गर्यौँ भन्दा, पहिलो त पुलिसलाई चाहिँ करेक्सन गर्नुपर्छ, पुलिसका बिहेभियरका पार्टहरू करेक्सन गर्नुपर्छ, पुलिसले आफ्नो जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ, उसको व्यावसायिकता चाहिँ बढ्नु पर्यो, उसले चाहिँ आफ्ना चाहिँ सेवाग्राहीहरूलाई गर्ने व्यवहार र सेवाग्राही प्रतिको सन्तुष्टिको स्तर चाहिँ बढाउनु चाहिँ प्रत्येक प्रहरी कर्मचारीको चाहिँ दायित्वभित्र पर्नुपर्छ भन्ने ढङ्गबाट हामीले एउटा करिकुलम डेभलप गरेर देशव्यापी रूपमा यो प्रोग्राम चाहिँ लिएर गएका छौँ। प्रत्येक प्रहरी कर्मचारीलाई चाहिँ एउटा ओरिएन्ट गरेर हामी ती प्रहरी कर्मचारीबाट सम्पादन हुने प्रहरी सेवा लाई चाहिँ बढाउनेतर्फ चाहिँ हामी अगाडि बढिरहेको छौँ। 56 जति केन्द्रबाट खटाउनु भएको रहेछ। पक्कै पनि सुरुमा हामीले टिओटी चलायौँ 56 भने, अहिले हामीले 12,000 प्लस प्रहरी कर्मचारीलाई चाहिँ यो ओरिएन्टेसन चाहिँ हामीले दिइसकेका छौँ र यो क्रमशः यो बढ्दै जाने। कुन स्तरसम्म पुग्छ, जिल्ला वडासम्म पुग्छ? सबै नेपाल प्रहरीका 67,000 प्रहरी कर्मचारीलाई नै यो अवधारणाको विषयमा चाहिँ हामी सुशिक्षित गर्छौँ, ट्रेन गर्छौँ र उनीहरूले आफ्नो कर्तव्य र यो प्रोग्रामको उद्देश्य पनि यो ओरिएन्टेसनबाट चाहिँ थाहा पाउनुहुन्छ। हामीसँग एकजना श्रोता सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुरा गरौँ। महेन्द्र पाण्डे टिकापुर खैलालीबाट, महेन्द्रजी यहाँलाई स्वागत छ। हेलो हजुर, नमस्ते। तपाईँको प्रश्न या जिज्ञासा के छ? हजुर, मेरो अतिथिजीलाई पनि नमस्कार। नमस्कार हजुर, एउटा हिन्दी उखान छ भन्ने अवधारणा जुन नेपाल प्रहरीले ल्याएको छ एकदमै सराहनीय छ, त्यसको लागि म शुभकामना दिन चाहन्छु। तपाईँहरूले जनताहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नुहोस् र म टिकापुर कैलालीबाट बोल्दैछु। यो क्षेत्रमा पनि तपाईँहरूले निकै सराहनीय कामहरू गरेको छ, जुन हाम्रो नाकाहरू छन् त्यहाँ जनताहरूलाई राम्रो सेवा दिएको छ। तर एउटा मैले मेरो जिज्ञासा भनेको के भनेपछि, तपाईँहरूले जुन रूपमा सेवाग्राहीलाई मुस्कान सहितको सेवा भन्नुहुन्छ, तपाईँहरूका उच्चस्थ पदाधिकारीहरूले यदि जवान तल्लो निकायका पदाधिकारीहरूलाई मुस्कान सहितको सुझाव अथवा मुस्कान सहितको आग्रह आदेश गरे भने सायद राम्रो हुन्थ्यो जस्तो लाग्छ। र अर्को कुरा, जुन हाम्रो काठमाडौँका एसएसपी हुनुहुन्छ खरेलजी, उहाँहरूले जुन अभिव्यक्ति दिनुभयो त्यो अभिव्यक्तिभित्र के तपाईँहरूका उच्चतम अधिकारीहरूको मुस्कान हराएकै हो त? म यो प्रश्न सोध्न चाहन्छु। पक्कै पनि यहाँले जुन टिकापुरको एउटा उदाहरण दिएर अत्यन्तै प्रहरीलाई आफ्नो कर्तव्यमा अगाडि बढ्नको निम्ति चाहिँ जुन एउटा उत्साह थपिदिनु भएको छ, म त्यसको निम्ति म यहाँप्रति आभार व्यक्त गर्दैछु। र प्रहरी कर्मचारीहरूका एउटा चेन अफ कमान्डमा रहनुपर्छ, तल्लो तहदेखि माथिल्लो तहसम्मको इभन सङ्गठन प्रमुखसम्म नै एउटा चेन अफ कमान्डको परिधिमा रहेर चाहिँ हाम्रा चाहिँ सम्पूर्ण चाहिँ आदेश निर्देशनहरू चाहिँ फ्लो हुन्छन्। त्यसैले माथिल्लो तहको प्रहरी अधिकृतले पनि तल्लो तहका अधिकृत जवानहरूलाई जुन एउटा बिहेभियर गर्ने कुराहरूमा चाहिँ राम्रो व्यवहार गर्नुपर्छ भन्ने जुन एउटा आग्रह हो, यो पक्कै पनि राम्रो छ। यसले नेपाल प्रहरीको इतिहासलाई चाहिँ हामीले आजका दिनसम्म निहालेर हेर्दा पनि हामी धेरै अगाडि चाहिँ बढिराखेका छौँ। हामी हाम्रा चाहिँ माथिल्लो तहका अधिकृतहरूबाट तल्लो तहका अधिकृत जवानहरूलाई गर्ने व्यवहार चाहिँ अत्यन्तै परिवर्तन भएर आइराखेको अवस्था छ। तर कतिपय हाम्रा चाहिँ चेन अफ कमान्डको दृष्टिकोणले कतिपय अवस्थामा चाहिँ हाम्रा शब्दहरू चाहिँ त तिमी भन्ने अवस्थामा चाहिँ हामी हुन्छौँ। त्यो चाहिँ एउटा फौजको एउटा पद्धतिअनुसार पनि त्यस्ता तालिमका दौरानमा कासम दिने सवालमा यस्ता शब्दहरू प्रयोग हुन्छ, तर ती शब्दहरूलाई नै आधार मानेर चाहिँ हाम्रो हामी बिचमा चाहिँ नराम्रा शब्दहरूको प्रयोग हुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ किमार्थ होइन। र हिजोका दिनमा एउटा डिग्रेडिङ शब्दहरू पनि प्रयोग नभएका होइनन्, त्यस्ता शब्दहरू आजका दिनसम्म आइपुग्दा हामी कहाँ लगभग शून्य प्रायकै अवस्थामा छ। यदि कुनै एकाध व्यक्तिबाट त्यस्ता शब्दहरू प्रयोग हुन्छ भने त्यो कुनै पनि तहको अफिसर किन नहोस् अथवा कुनै पनि तहको चाहिँ माता दर्जाको चाहिँ कर्मचारी किन नहोस्, त्यस्ता व्यक्तिलाई चाहिँ नेपाल प्रहरीले विभागीय कारवाहीको दायरामा लिएर आएर यस्ता कुराहरूलाई चाहिँ निरुत्साहन गर्नेतर्फ चाहिँ हामी क्रियाशील छौँ। यही अभिप्रायको एउटा प्रतिक्रिया पठाउनु भएको छ फेसबुकमा मोहन बरालले, उहाँले पनि यही अभिप्रायको कुरा लेख्नु भएको छ। अर्गनाइजेसनभित्रै पनि कति प्रहरीहरूले आफ्नो आफूभन्दा सिनियरहरूबाट मुस्कान पाउँदैनन् भने उनीहरूले जनतालाई कति मुस्कान देलान् भन्ने खालको कुरा लेख्नु भएको छ। मैले अर्को कुरा जोड्न खोजेँ यहाँनिर, भनिन्छ नि जतिखेर मान्छे त्यतिखेरसम्म मुस्काउन सक्दैन जतिखेरसम्म ऊ तनावबाट मुक्त हुँदैन। अब पवन न्यौपानेले एउटा लेख्नु भएको प्रतिक्रियाबाट म तपाईँलाई जोड्न चाहन्छु। मुस्कान अनुहारमा होइन व्यवहारमा ल्याउन सिकाउनुहोस्, जबरजस्ती मुस्काउँ भन्नु त मुख समातेर च्यातेको जस्तो भएन र के छ उत्प्रेरणाको योजना भनेर भन्नुहुन्छ। किनभने मैले पनि त्यही जोड्न खोजेको, प्रहरीसँग प्रत्येक दिन जनतासँग आम्ने सामने भइरहनुपर्छ, दबाब त्यस्तै हुन्छ, उसलाई धेरै धरी चिन्ता तनाव चलिरहेको हुन्छ, तनाव कम गर्ने कसरी भन्ने कार्ययोजना छ कि छैन? पक्कै पनि हामीसँग एउटा इन्डिभिजुअललाई एउटा अर्गनाइजेसनमा रहँदाखेरि आइपर्न सक्ने चाहिँ विभिन्न किसिमका तनावहरूको व्यवस्थापनतर्फ पनि हाम्रा चाहिँ विभिन्न क्रियाकलापहरू छन्। एउटा तनावमा रहेको व्यक्तिले दिने चाहिँ सेवाको स्तर चाहिँ पक्कै पनि त्यो अपेक्षाकृत राम्रो हुन सक्दैन। त्यसैले एउटा तल्लो स्तरको चाहिँ प्रहरी कर्मचारी होस् अथवा मिडल लेभलको चाहिँ अधिकृत किन नहोस्, सबैका चाहिँ आफ्ना किसिमका तनावहरू हुन्छन्। त्यो तनाव व्यवस्थापन भनेको उसको परिवार, उसको वर्क प्लेस, उसले चाहिँ निर्वाह गर्नुपर्ने ड्युटी, यी सबैसँग चाहिँ जोडिएका चाहिँ विषयवस्तु हुन्। त्यसैले यो मनोवैज्ञानिक दृष्टिकोणले पनि एउटा व्यक्तिलाई स्वस्थ राख्नको लागि, मानसिक हिसाबले स्वस्थ राख्नको लागि, शारीरिक हिसाबले स्वस्थ राख्नको लागि उसलाई चाहिँ केही उसका चाहिँ व्यवहारका पक्षहरूलाई चाहिँ व्यवस्थापन गरिदिनुपर्ने हुन्छ। त्यसैले पहिलो कुरा त प्रत्येक प्रहरी कर्मचारीको आफ्नो फ्यामिली हुन्छ, उसले फ्यामिली भिजिट गर्न पाउने विधाका कुराहरू म सिधा हिसाबले भन्छु। एउटा प्रहरी कर्मचारीले नियमावलीले व्यवस्था गरे अनुसारको विधा उसले चाहिँ टाइममा पाउनुपर्छ, त्यो दिनुपर्छ हामीले। उसले ड्युटी गर्ने समय उसको चाहिँ एउटा तोकिनुपर्छ। हामी भन्छौँ 8 घन्टा काम, 8 घन्टा आराम, 8 घन्टा मनोरञ्जन भन्छौँ। नेपाल प्रहरीका सदस्यहरूले के त्यो पाएको छ त? यो एउटा इन्टरनेसनल नर्म्स अनुसार त्यो सुविधा हामीले उपभोग गर्न पाएको छौँ त? पक्कै पनि छैनौँ। हाम्रो चाहिँ काठमाडौँमा हेर्नुहोस्, यहाँ 16 घन्टा 17 घन्टासम्म एउटा प्रहरी कर्मचारीले ड्युटी गरिराखेको हुन्छ। 394 जना जनता एकजना प्रहरीको भागमा पर्छ भने हामी यो चाहिँ, त्यस कारणले यो अत्यन्तै हामी यसको चाहिँ मेल हामीले चाहिँ बनाउन सकेका अवस्था चाहिँ छैन। त्यसैले उसको थकानलाई हामीले चाहिँ व्यवस्थापन गर्नुपर्ने अवस्था भएको छ। एउटा चाहिँ 16 घन्टा ड्युटीमा रहेको व्यक्तिले दिने सेवा अपेक्षाकृत पक्कै पनि राम्रो हुँदैन। ऊ कति तनावमा होला, उसको थकान कति होला भन्ने त्यो मेजरमेन्ट, उसले काम गर्दाखेरि पनि त कतिको दबाब आउन सक्ला, त्यो दबाबलाई कसरी थिए पक्कै पनि हो। अब रह्यो, अब मैले त यो उदाहरणको रूपमा मात्र भनिरहेको छु। त्यस कारणले उसको वर्क प्लेस कस्तो छ, उसको चाहिँ बाथरुम, ब्यारेक, उसको भान्सा कस्तो छ, यी कुराहरू पनि ले पनि अर्थ राख्छ। त्यसकारण उसले चाहिँ 4 घन्टा 6 घन्टा सुत्दाको अवस्थामा चाहिँ कस्तो वातावरणमा ऊ सुतिरहेको छ, कति पिसफुल ठाउँ छ, ती कुराहरू चाहिँ महत्त्वपूर्ण हुन्छ। उसले आफ्नो आर्थिक व्यवस्थापन उसले कसरी गरेको छ, उसले आफ्नो मनोरञ्जनको व्यवस्थापन कसरी गरेको छ, यी सबै कुराहरूले नै एउटा व्यक्तिको तनाव व्यवस्थापन चाहिँ अर्थ राख्छ। त्यसैले यी कुराहरू सबै पक्षमा चाहिँ सङ्गठनले चाहिँ त्यो प्रयासको चाहिँ थालनी गरेको छ। हामीले चाहिँ केन्द्रबाट देशभरि नै परिपत्र गरेका छौँ, प्रत्येक प्रहरी कर्मचारीले नियमले पाउने विधा उसले समयमा पाएको हुनुपर्छ। कुनै पनि प्रहरी कर्मचारीले मैले मेरो चाहिँ कमान्डरले अथवा मेरो सुपरभाइजरले अथवा मेरो इन्चार्जले मैले विधा पेस गरेको अवस्थामा विधा चाहिँ दिएन भनेर चाहिँ कम्प्लेन आउँछ भने त्यस्ता चाहिँ अधिकारीलाई चाहिँ केन्द्रले चाहिँ निगरानीमा राख्छ, कारवाहीमा ल्याउँछ भन्ने कुराको प्रत्याभूति पनि केन्द्रले गरेको छ। हामीले परिपत्र गरेका छौँ देशभरि। त्यसैले यी कुराहरू भए, त्यसको साथसाथै अब रह्यो निम्न स्तरका प्रहरी कर्मचारीलाई आवासको व्यवस्था यो काठमाडौँबाट सुरु गर्नुपर्छ र त्यस्ता निम्न स्तरका प्रहरी कर्मचारीहरूलाई सस्तो दरमा आवासको व्यवस्थापन गर्ने भन्ने हिसाबले एउटा पाइलट प्रोजेक्टको रूपमा काम अगाडि बढाएको छ। छिट्टै नै यो योजनाले चाहिँ सार्थकता लिँदैछ। म यसमा फेरि आउँछु। केही साथीहरू टेलिफोन सम्पर्कमा हुनुहुन्छ। किर्तिपुरबाट भूपेन्द्र चन्द हुनुहुन्छ। भूपेन्द्रजी, स्वागत छ यहाँलाई कार्यक्रममा। भूपेन्द्रजी, उहाँले हामीलाई सुन्न सक्नु भएन। कोहलपुर बाँकेबाट नवराज चापागाई हाम्रो सम्पर्कमा हुनुहुन्छ। नवराजजी, स्वागत छ कार्यक्रममा। नवराजजी, उहाँले पनि हामीलाई सुन्न सक्नु भएन। डडेलधुराबाट केशव राज भट्ट हुनुहुन्छ। केशवजी, स्वागत छ यहाँलाई कार्यक्रममा। नमस्कार। नमस्कार। हजुर अक्षिन्जी, मेरो एउटा क्वेसन तपाईँलाई के छ भनेपछि, गाउँघरमा धेरै केशहरू मिलाउनु परिवारहरू गाउँघरमा आउनुहुन्छ होइन, र तिनीहरू ठुला पक्षीको मात्रै कुरा सुन्ने र सानो पक्षको कुरा नै नसुन्ने र ठुला पक्षकै कुराबाट अन्तिम निर्णय गर्ने र अब तपाईँ भन्नुहोस् र नेपालमा कसरी समानुपातिक कानुन भएको छ त, गाउँघरमा कसरी समानुपातिक कानुन दिनु सक्नुभएको छ तपाईँले भन्न चाहन्छु। धन्यवाद। पक्कै पनि यहाँले एउटा प्रतिनिधिमूलक घटना सुनाउनु भयो। यो कुरा हाम्रो पनि फिडब्याकमा छ। प्रहरी चाहिँ सबैको हुनुपर्छ, विशेषतः प्रहरी चाहिँ मार्जिनलाइज कम्युनिटीका मेम्बरहरूको हुनुपर्छ, निमुखा विपन्न तपाईँको चाहिँ पिछडिएका जात जाति धर्म संस्कृतिका व्यक्तिको समेत प्रहरी हुनुपर्छ भन्नेतर्फ हामी सचेत छौँ। यो अभियानको एउटा महत्त्वपूर्ण पक्ष पनि यही हो कि प्रहरीले सोसाइटीका सबै वर्गहरूको चाहिँ प्रतिनिधित्व गरोस् र सबै वर्गहरूले चाहिँ प्रहरी चाहिँ मेरो हो भन्ने चाहिँ एउटा धारणा चाहिँ ओन गरोस् भन्नेतर्फ चाहिँ हामी सचेत छौँ। यहाँको चाहिँ अमूल्य सुझावलाई म चाहिँ अत्यन्त सम्मान गर्दै आगामी दिनमा चाहिँ यो कार्यक्रम माध्यम यो कार्यक्रमको मार्फत हामी सम्पूर्ण वर्ग र क्षेत्रका लिङ्गका अल्पसङ्ख्यक सबैको चाहिँ प्रहरी हो भन्ने भावना विकास गराउनेतर्फ चाहिँ हामी अग्रसर छौँ। दाङबाट सीता मगरले लेख्नुभएको छ, मुस्कान मात्र होइन प्रहरीकोमा जाँदा हामी महिलाहरूको लागि पनि सहज वातावरण बनाउनुपर्छ जुन अहिलेसम्म भइसकेको छैन, यसमा कहिले ध्यान दिनुहुन्छ? पक्कै पनि नेपाल प्रहरीले आफ्नो एउटा मूल नीतिमै परिमार्जन गरेको छ, प्रत्येक महिला तथा बालबालिका सम्बन्धी अपराधको अनुसन्धानमा महिला प्रहरीको चाहिँ संलग्नता गर्ने भन्ने ढङ्गबाट हामी क्रियाशील छौँ र धेरै महिला प्रहरी कर्मचारीहरूलाई ट्रेनिङ दिएर महिला तथा बालबालिका विरुद्ध हुने अपराध अथवा घरेलु हिंसा सम्बन्धी अपराधमा चाहिँ महिला प्रहरीकै संलग्नतामा जोड हामीले दिएका छौँ र देशका विभिन्न ठाउँहरूमा अनुसन्धान गर्ने प्रहरी निकायहरूमा महिला प्रहरीको उपस्थिति हामीले सुनिश्चित गरेका छौँ। आगामी दिनमा यो यसको चाहिँ सङ्ख्यालाई अझ हामी बढाउनेतर्फ चाहिँ हामी क्रियाशील छौँ। अछामबाट शङ्कर विके हाम्रो सम्पर्कमा हुनुहुन्छ। शङ्करजी, यहाँलाई स्वागत छ कार्यक्रममा। नमस्कार। नमस्ते, तपाईँको विचार अथवा प्रश्न के छ? मेरो जिज्ञासा के रहेको छ भने मुस्कान सहितको सेवा पाउँदा नागरिकहरूले पहिलेको सेवाभन्दा के हिसाबले फरक पाउँछन् र के अछाम जस्तो विकट जिल्लामा चार घन्टामा यता यो हाम्रो क्षेत्रमा पुग्छन् प्रहरीहरू, यति बेलासम्म अभियुक्तहरू फरार भइसकेका हुन्छन्, यी के मुस्कान सहितको सेवा भनेको यो चार घन्टामा पुग्नु मुस्कान सहितको सेवा हो? पक्कै पनि अछामबाट जुन यहाँले अत्यन्तै पीडादायक कुरा सुनाउनु भएको छ, हामीलाई हामी प्रत्येक गाविसमा प्रहरी युनिटहरू राख्नुपर्छ भन्ने उद्देश्यले चाहिँ हामी अगाडि बढेका छौँ। तर यहाँलाई अवगत नै छ, हामीसँग स्रोत साधनको चाहिँ अपर्याप्तता छ, जनशक्तिको चाहिँ अपर्याप्तता छ। नेपालभरिबाट अहिले नेपाल प्रहरीको माग चाहिँ झन्डै 42,000 सङ्ख्यामा चाहिँ थप जनशक्तिको माग भएर आएका छ। त्यसैले यो मागले पनि यो हाम्रो चाहिँ ग्याप चाहिँ विकराल स्थिति देखाउँछ। त्यसैले अब हामी हाम्रो देशको चाहिँ भौगोलिक स्थितिलाई मध्यनजर गरेर पनि हामी कहाँ चाहिँ जनशक्तिको चाहिँ आवश्यकता महसुस हुन्छ। तर जनशक्ति भएर मात्रै हुँदैन, जनशक्तिको साथसाथ अहिलेको पुलिसिङलाई प्रभावकारी बनाउने भनेको चाहिँ अब टेक्नोलोजीले हो, प्रविधिले हो। त्यसैले प्रविधिको तर्फ चाहिँ हामी पनि अग्रसर हुनु जरुरी छ। त्यसैले प्रविधि र जनशक्तिको संयोजन हुन सक्यो भने प्रभावकारी पुलिस सेवा चाहिँ विस्तार गर्न चाहिँ सकिन्छ भन्ने चाहिँ हाम्रो ठम्म्याइरहेको छ। अघि हामी जनतासँगको सम्बन्ध टाढिएको कुरा गर्दै थियौँ, यो जनतासँग सम्बन्ध कसरी टाढियो भन्ने प्रहरीको निर्क्यो होला? अब कस्तो देखियो भने यो बिचमा चाहिँ हामी अलिकति द्वन्द्वमा गयौँ। हेर्नुहोस्, प्रहरी भनेको चाहिँ जनताको घर दैलोमा जनताको प्रत्येक क्रियाकलापसँग चाहिँ आबद्ध हुने चाहिँ सरकारको सबैभन्दा प्रभावकारी चाहिँ निकाय नै प्रहरी हो। तर बिचमा हामी एउटा द्वन्द्वले हामीलाई चाहिँ पब्लिक र पुलिसको बिचमा चाहिँ एउटा ग्याप चाहिँ क्रिएट गरिदियो। तर त्यसलाई हामी अब क्रमशः रिभाइभ गर्दैछौँ। हाम्रा चाहिँ विभिन्न एक्टिभिटीहरू चाहिँ अब नागरिक केन्द्रित भएर गइरहेका छन्। घर दैलो कार्यक्रमहरू भन्नुहोस् अथवा यही सर्भिस विथ स्माइल प्रोग्राम भन्नुहोस् अथवा सामुदायिक प्रहरीको चाहिँ अवधारणा कार्यान्वयनको स्थिति भन्नुहोस् अथवा हामीले पब्लिक ह्यान्ड टु ह्यान्ड प्रोग्रामहरू चाहिँ सञ्चालन गरेर होस् अथवा सुदूरपश्चिममा चाहिँ सञ्चालन भइरहेको बस्ती भेटघाट कार्यक्रमहरू भन्नुहोस्, यी विभिन्न किसिमका चाहिँ एक्टिभिटीहरू चाहिँ एउटा पब्लिक टु पब्लिक पुलिसिङ गर्ने एउटा चाहिँ हाम्रो अवधारणा हो। त्यही अनुसार चाहिँ नेपाल प्रहरीका सबै केन्द्रदेखि तल्लो चौकी स्तरसम्मका चाहिँ प्रहरी इकाइहरू र प्रहरी अधिकृत तथा जवानहरू एउटा पब्लिकको चाहिँ ट्रस्ट बिल्ड गर्नेतर्फ चाहिँ हामी लागिराखेका छौँ। यहाँहरू अहिले नेपाल चौतारी सुन्दै हुनुहुन्छ र आज हामी नेपाल प्रहरीले सुरु गरेको मुस्कान शहीदको सेवाका विषयमा कुराकानी गरिरहेका छौँ। तपाईँ पनि आफ्नो प्रश्न र भोगाई हामीलाई राख्न सक्नुहुन्छ। हामीलाई 1660013457 फोन गर्नुहोस्। मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ। एनसी टाइप गरी स्पेस दिनुहोस् अनि आफ्नो प्रश्न र विचार लेखेर 5500 एसएमएस गरिदिनुहोस्। हामी फेसबुक र ट्विटरमा पनि छौँ। यतिखेर दीपक एमसी प्युठानबाट हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। दीपकजी स्वागत छ यहाँलाई कार्यक्रममा। दीपकजी दीपकजी उहाँले हामीलाई सुन्न सक्नु भएन। जनतासँग सम्बन्ध जुन टाढिएको कुरा गरेको थियौँ, टाढिएको सम्बन्धलाई फेरि रिफ्रेस गर्नको लागि लिएर आइएको अभियान हो त्यसो भए? हामी जनतासँग कहिले पनि टाढिएका छैनौँ, तर बिचमा चाहिँ अलिकति सम्बन्ध चाहिँ पब्लिकसँग हाम्रो डाइरेक्ट चाहिँ सम्बन्ध चाहिँ अलिक टाढा पुगेको अवस्था थियो। अब हामी त्यसमा सुरुको अवस्थामा आइसकेका थियौँ, तर सुरुको अवस्थाले अब पुग्दैन, अबको चाहिँ सोसाइटीको चाहिँ डिमान्डलाई चाहिँ मिट गर्न सक्दैन। अब चाहिँ अब हामी पब्लिकको चाहिँ प्रत्येक स्पन्दनमा चाहिँ पुलिस चाहिँ जोडिनुपर्छ, ढुकढुकीमा चाहिँ पुलिससँग चाहिँ जोडिनुपर्छ। एउटा समाजशास्त्रीय दृष्टिकोणले पनि पुलिस भनेको त पुलिसको कार्यक्षेत्र भनेको चाहिँ एउटा सोसाइटीको चाहिँ प्रत्येक एक्सन रियाक्सन र इन्ट्राएक्सनमा चाहिँ पुलिसिङ चाहिँ आबद्ध भएको हुन्छ। त्यसैले नागरिकसँग नागरिकको ढुकढुकीसँग जहिलेसम्म पुलिस चाहिँ एकाकार हुन सक्दैन, त्यो बेलासम्म चाहिँ सोसाइटीले चाहिँ खोजेको नागरिकले खोजेको पुलिसिङ दिन चाहिँ पुलिस अर्गनाइजेसन चाहिँ सक्दैन। त्यसैले हामी चाहिँ नागरिकको स्पन्दनसँग जोडिन खोजिराखेका छौँ। अघि तपाईँले जस्तो केही शासन व्यवस्थाहरूको नि कुरा गर्दै हुनुहुन्थ्यो, तपाईँ आफै पनि प्रजातन्त्र लोकतन्त्रदेखि गणतन्त्रसम्मको शासन व्यवस्थाको अनुभव गरिसक्नुभयो प्रहरीभित्रै बसेर। त्यो शासन व्यवस्थाले पनि तपाईँहरूलाई केही अप्ठ्यारो पारेको थियो जनताहरूसँग सम्बन्ध बढाउनलाई? पक्कै पनि एउटा मैले एटिच्युडको कुरा गर्न खोजेको हुँ। हामी हिजो कोलोनियल एटिच्युडबाट पुलिसिङ गऱ्यौँ, हिजो हामी चाहिँ जहानिया राणा शासनको एउटा एटिच्युडबाट चाहिँ पुलिसिङ गऱ्यौँ, हिजो हामी चाहिँ पञ्चायत रिजिमको एटिच्युडबाट चाहिँ पुलिसिङ गऱ्यौँ, पछि हामी चाहिँ एउटा डेमोक्रेटिक फ्रेमवर्कभित्र चाहिँ आएर पुलिसिङ गऱ्यौँ, पनि आज हामी एउटा लोकतान्त्रिक गणतन्त्रको फ्रेमभित्र रहेर चाहिँ पुलिसिङ गरिराखेका छौँ। पनि यो विभिन्न कालखण्डहरूमा हाम्रा चाहिँ एटिच्युडहरू, हाम्रा चाहिँ वर्क प्याटर्नहरू, वर्क स्टाइलहरू चाहिँ क्रमशः चाहिँ चेन्ज भएर आइराखेको छ। अबको हेर्नुहोस्, यो सोसाइटी अहिले चाहिँ एउटा तपाईँको चाहिँ ग्लोबल भिलेजको रूपमा आइराखेको छ। अहिले टेररिज्मका कुराहरू छन्, तपाईँको चाहिँ साइबर क्राइमका कुराहरू छन्, यी विविध कुराहरूलाई चाहिँ अब हामीले चाहिँ मिट गर्नुपर्ने अवस्था छ। अब तपाईँ चाहिँ एउटा बााउन्ड्रीभित्र मात्रै तपाईँको अपराध अनुसन्धान र अपराध नियन्त्रणको पर्सपेक्टिभबाट हेर्नुभयो भने यो अपराध नियन्त्रण र अपराध अनुसन्धानको डाइनामिक्स मिल्दै मिल्दैन। त्यसैले अब त हामी यसलाई चाहिँ एउटा ग्लोबल फेनोमेनाको रूपमा चाहिँ अपराध नियन्त्रण र अपराध अनुसन्धानलाई हेर्नुपर्ने अवस्था हुन्छ। त्यसैले यसको लागि त अब हाम्रो कम्पिटेन्सी र हाम्रो चाहिँ कमिटमेन्ट र हाम्रो एकाउन्टेबिलिटी चाहिँ अब बढेर गइराखेको छ। त्यसैले अबको मोडर्न पुलिसिङको लागि चाहिँ अब हामीसँग चाहिँ थुप्रै च्यालेन्जेसहरू छन्। त्यो च्यालेन्जेस मिट गर्नको लागि चाहिँ अब हामीले विभिन्न चाहिँ कार्ययोजनाहरू चाहिँ लिएर जानुपर्छ। त्यसरी हुन सकेन भने त भोलि हामीलाई चाहिँ आक्षेप आइराख्ने, हामी चाहिँ ब्याक भएर गइराख्ने, सोसाइटीको एक्सपेक्टेसन र सोसाइटीको चाहिँ ब्लेम चाहिँ बढेर गइराख्ने अवस्था आउँछ। त्यसैले हामीले त्यो च्यालेन्जलाई चाहिँ मिट गर्नको लागि अब हामी चाहिँ हाम्रा प्रयासहरू चाहिँ छलाङ मार्नुपर्ने अवस्था चाहिँ छ। त्यसो भए त्यो छलाङ मार्ने अथवा प्रयास गर्ने काम चाहिँ अब गणतन्त्रमा आइसकेपछि अलिक सजिलो भयो नै? मैले त्यसरी कुनै एउटा शासन पद्धतिलाई भनेको छैन। हेर्नुहोस्, अहिले गणतन्त्र नआए पनि हामीलाई चाहिँ एउटा ग्लोबल अपराध नियन्त्रण र अपराध अनुसन्धानका ग्लोबल ट्रेन डाइनामिक्सहरूलाई हामीले अब नजर अन्दाज गर्न सक्छौँ र सक्दैनौँ नि। तपाईँको चाहिँ टेररिजम छ, साइबर क्राइम छ, तपाईँको चाहिँ वुमेन ट्राफिकिङहरू छ, तपाईँको ड्रग्स ट्राफिकिङहरू छ, यी कुराहरू त अब कुन शासन पद्धति यहाँ छ भन्ने विषयलाई पर्खिँदै पर्खिँदैन त्यसले। त्यसले दिने चाहिँ दुष्प्रभाव र त्यसका च्यालेन्जहरू त अब हामीले सामना गर्नै पर्छ हो। त्यो कुराहरूलाई समेत सामना गर्नको लागि अबको चाहिँ पुलिसिङ चाहिँ एकदम कम्पिटेन्ट हुनुपर्छ, प्रोफेसनल हुनुपर्छ र पिपुल सेन्ट्रिक हुनुपर्छ। के श्रोताहरू हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, तनहुँ दमौलीबाट सुदीप सेडाई टेलिफोन सम्पर्कमा हुनुहुन्छ। सुदीपजी स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर धन्यवाद नमस्कार। अनि मेरो कुरा चाहिँ के छ भने हजुर यो मुस्कान सहितको परिसेवा सुन्दा एकदमै बडो आशा लाग्यो। सेवा नै त्यसरी राख्नुपर्छ जस्तो लाग्थेन मेरो विचारमा। पहिला चाहिँ आफ्नो बानी जुन प्रति सेवाहरूमा हुनुहुन्छ उहाँहरूको एटिच्युड नै अलिकति नराम्रो देख्छु मैले चाहिँ। कुनै बेलामा जस्तै इक्जाम्पलहरूको रूपमा दिनुपर्दा कुनै बेलामा हामी टाढाबाट आइन्छ यात्राको क्रममा र घर पुग्नलाई अलिकति अघिल्लै भएको समय हुनसक्छ त्यति बेलामा अनि घर जाने क्रममा बजार केही तुलनामा भनौँ यो कुराहरू चाहिँ अनि उनीहरूको शब्द चाहिँ अलिकति नराम्रो कतैबाट आएको छ भने सिधा राम्रो तरिकाले सोधेर त्यो केही कुरा पनि हुन्थ्यो होला। त्यति बेला उनीहरूको बानी चाहिँ के छ भने एकदम नराम्रो शब्द सुन्न नसकिने त्यस्तो शब्दहरू प्रयोग गरेर अनि अलिकति नराम्रो मानिसहरूलाई दुःख दिने प्रवृत्ति छ। तर त्यस्तो प्रवृत्ति भइरहेको बेलामा हाँसी हाँसी त्यो मुस्कान सहितको सेवा के प्रभावकारी होला भन्ने चाहन्छु। अनि त्यस्तै सार्वजनिक ठाउँमा पनि कुनै ठाउँमा बसियो अब त्यो साथीभाइहरूको ग्रुपमा हामी सामान्यतया राम्रै सोचाइले बसियो भने पनि त्यो ठाउँमा प्रदेश साथीहरू अब सरहरू आएर चाहिँ त्यो ठाउँमा एकदम नराम्रो शब्दहरू प्रयोग गर्नुहुन्छ, अलिकति सम्झाउने कुराहरू गर्नुहुँदैन। त्यो एकदम बडो दुःख लाग्छ नेपालको स्थितिमा। फेरि यो चाहिँ एकदम व्यङ्ग्य हान्ने तरिकाले मुस्कान सहितको सेवा लिएर आएको हो जस्तो लाग्छ मलाई। यहाँलाई धन्यवाद। मिलन बुढा रोल्पाबाट टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मिलनजी स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर धन्यवाद। तपाईँको विचार या प्रश्न के छ? अतिथिजीलाई पनि मेरो नमस्ते छ। मेरो प्रश्न के भने यो परेरले अहिले मुस्कान सहितको लिएको कार्यक्रम अत्यन्तै लोकप्रिय कार्यक्रम हो कि यो सेवा अत्यन्तै लाभदायक हामीले के भन्छ पाउनलाई के आधार छन् त? जनताहरूले परेरीबाट पाउने मुस्कान सहितको सेवाको लागि के आधार छन्? यदि के यो सम्भव छ सम्पूर्ण जिल्लाहरूमा काठमाडौँबाट प्रहरी प्रमुखहरूले त्यति के भन्छ कुरामा मात्र हो कि साँच्चीकै हामीले पाउने नै हो त यो सेवा? यहाँलाई धन्यवाद मिलन। पक्कै पनि म पहिलो प्रश्नको जवाफतिर लागौँ। नेपाल प्रहरीले यो सेवा जनताको लागि जनताको सन्तुष्टिको स्तर वृद्धि गर्नको लागि नै लिएर आएको सेवा हो र यो सेवा दिने सिलसिलामा प्रहरीमा भएका कमी कमजोरीहरूलाई घटाएर पब्लिकले पाउने सेवा चाहिँ छिटो छरितो र व्यावसायिक ढङ्गबाट दुरुस्त रूपमा चाहिँ पब्लिकले चाहिँ पाओस् भन्ने नै यो कार्यक्रमको उद्देश्य हो र यसरी पब्लिक र पुलिसको चाहिँ कन्ट्याक्ट हुँदाको अवस्थामा पुलिसले गर्ने जुन व्यवहार उसका बडी ल्याङ्ग्वेजहरू उसका हावभावहरू उसका चाहिँ शब्द चयनहरू पनि मर्यादित रहोस् र एउटा नागरिकले चाहिँ आफूलाई चाहिँ सम्मानित फिल गरोस् भन्नको लागि नै यो कार्यक्रम चाहिँ ल्याइएको। त्यसैले यो कार्यक्रमको उद्देश्यमाथि हामीले कुनै पनि शङ्का गर्नुपर्ने अवस्था छैन। म विनम्रतापूर्वक यहाँहरूलाई चाहिँ यहाँमा कुनै त्यस्तो दुविधा छ कुनै शङ्का छ भने त्यो शङ्का चाहिँ हटाउन आग्रह गर्दछु। र अब रह्यो दोस्रो मिलनजीले मिलनजीको चाहिँ प्रश्न छ। मिलनजी म यहाँलाई चाहिँ विनम्रतापूर्वक के आग्रह गर्दछु भने प्रहरीले यो आफूसँग भएका कमी कमजोरीहरू आफूलाई लागेका चाहिँ जनताले औँलाइदिएका कमी कमजोरीहरू हटाएर चाहिँ आम नागरिकलाई चाहिँ दिने सेवा चाहिँ प्रभावकारी होस् गुणस्तरीय होस् नागरिकले चाहिँ पुलिसबाट चाहिँ मर्यादित व्यवहारको चाहिँ अपेक्षा गरेको छ त्यो अपेक्षा चाहिँ पुरा होस् भन्ने उद्देश्यले नै यो कार्यक्रम ल्याइएको हो। त्यसैले समग्रमा यो कार्यक्रमको पछाडि एउटा नागरिकलाई गर्ने व्यवहार नागरिकले चाहिँ प्रहरी सेवाबाट पाउने सन्तुष्टिको स्तर चाहिँ बढेर जाओस् भन्ने उद्देश्यले नै यो कार्यक्रम ल्याइएको हो। त्यसैले म सम्पूर्ण आदरणीय श्रोताहरू आम नागरिकहरूलाई नेपाल प्रहरीको तर्फबाट यो कार्यक्रमलाई यहाँहरूले चाहिँ सुझाव सल्लाह हौसला दिएर चाहिँ यो कार्यक्रमलाई सफल बनाएर आम रूपमा प्रहरी र पब्लिक बीचको चाहिँ सुसम्बन्धलाई अझ हामीले चाहिँ बढाएर लैजान सकौँ ताकि यो सम्बन्धले समाजलाई चाहिँ एउटा शान्तिपूर्ण ढङ्गबाट एउटा विकसित बनाएर एउटा मान्छेले आफ्ना व्यवसाय धर्म संस्कृति रीतिरिवाज व्यवहार हरू चाहिँ निर्बाध रूपमा चाहिँ सञ्चालन गर्न सकुन् र समाज एउटा चाहिँ स्वच्छ रहोस्, स्वस्थ रहोस् र समाज चाहिँ एउटा चाहिँ शान्ति सुरक्षा भयरहित हुन सकोस् भन्ने उद्देश्य नै यो कार्यक्रमको चाहिँ रहेको कुरामा पुनः निवेदन गर्न चाहन्छु। त्यसो भए आधारहरूको कुरा गर्नुभयो, केही अगाडि सम्झन्छु। नेपाल यो निजामती कर्मचारीहरूमा पनि धेरै पहिला सुरु भइसकेको मुस्कान सहितको सेवा, उनीहरूको त्यो सेवा सुरु भइसकेपछि उनीहरूको कार्यकुशलता अथवा जनताले पाउने सुविधामा खासै परिवर्तन नभएको भनेर स्थानीय सेवाग्राहीहरू भन्छन्। के आधार छ कि अब यो प्रहरीको यो अभियानले चाहिँ काम गर्छ? पक्कै पनि यो मैले अघि पनि यहाँलाई निवेदन गरेँ कि यो एउटा गुड गभर्नेन्स सुशासनको टुल्सहरूमध्येको एउटा टुल्स हो। यो एउटा सुशासन कसलाई दिने भन्दा नागरिकलाई दिने, नागरिकको सेवाग्राही हो र सेवाग्राहीलाई एउटा सेवा प्रदायक निकाय अथवा व्यक्तिले दिने सेवामा उसका बिहेभियरका कुराहरू पनि त्यहाँ जोडिन्छन्। त्यसैले त्यो सेवा प्लस उसका बिहेभियरहरूलाई चाहिँ एउटा राम्रोसँग चाहिँ लिएर जान सक्यो भने नागरिकले एउटा सेवा प्रदायक निकाय अथवा एउटा राष्ट्र सेवा कर्मचारीबाट जुन एउटा सन्तुष्टि उसले प्राप्त गर्छ त्यो सन्तुष्टि नै हाम्रो चाहिँ मापनको सूचक हो। त्यसैले अब कुन निकायले कहाँ के गर्दा चाहिँ त्यो सन्तुष्टि लेभल पुगेन भन्नेतर्फ म जान चाहन्न। हाम्रो प्रयास चाहिँ नेपाल प्रहरीले दिने सेवाको स्तर चाहिँ हामी बढाउँछौँ, हामीले गर्ने वेदा र नागरिकलाई एउटा चाहिँ सम्मानित नागरिकको हैसियतमा पुर्याउनेतर्फ चाहिँ हाम्रो प्रयास चाहिँ जारी रहन्छ। म त्यसतर्फ चाहिँ विशेष जोड दिन चाहन्छु। बिमी शर्माले चाहिँ ट्विट गर्नुभएको छ, अहिलेसम्म डन्डा र बन्दुकको भारी बोकिरहेका प्रहरीले अब मुस्कानको भारी बोक्नुपर्ने हो। हिजो तालिममा मुस्कान प्रतिबन्धित, अब कार्यक्षेत्रमा गएपछि बल्ल मुस्काउनु पर्ने हो? होइन, तालिमका प्रकृतिहरू फरक हुन्छन्। हामीले सबै कुरालाई एउटै डालोमा राखेर हेर्न सक्दैनौँ। तालिमको अवस्थामा पुलिसले गर्नुपर्ने कुराहरू उसले चाहिँ सम्पादन गर्नैपर्छ र सेवा प्रदान गर्ने सिलसिलामा नागरिकसँग गर्नुपर्ने कुरामा चाहिँ एउटा हार्दिकता र व्यावसायिकता हुनैपर्छ, त्यसमा चाहिँ कुनै कम्प्रोमाइज हुन सक्दैन। अब करिब करिब अन्तिमतिर आइसकेका छौँ हामी, अब यसको अर्पण टाइम चेन्ज अहिले बिहानको 9 बज्यो। यस अर्पण टाइम चेकको साथमा टाढी रत्ननगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्ननगर पोलिक्लिनिक प्राली एवं रत्ननगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन, पेट, छाती, मुटु, उक्त रक्तचाप तथा मधुमेह क्लिनिक, जनरल सर्जरी तथा सामान्य शल्यक्रिया, हार्ट जोनी तथा नशारोग सेवा, नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा, छाला यौन तथा कुष्ठरोग सेवा, बालरोग सेवा, स्त्री तथा प्रसूति रोग सेवा, साथै भिडियो एक्सरे, ईसीजी सेवा, 24 घण्टा एम्बुलेन्स सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा, दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारोग ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने, ढाडको नसा च्यापिएको, खप्टिएको, हात घोडा झमझमाउने, सिल्का हान्ने, पोल्ने, जोर्नी दुख्ने, सुन्निने, घुडा खिएको, हात घोडाको हड्डी भाँचिएको, बाङ्गो टिङ्गो भएको, बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन, फोन 0556603141, एम्बुलेन्स 9855564222। पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम। हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ। आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ, बाइक एक्सचेन्ज सुविधा, किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पार्ट सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम, मगनी चोक पर्सा बजार। फोन 0556083199, मोबाइल 9855061900। टाढी सोरुम रत्नगर 2 मेन रोड टाढी, फोन नम्बर 0556061057। स्टाइल, परफॉर्मेंस र माइलेज का लागि हिरो मात्र मार्शल इम्पोरियम मा। मनोरंजन का लागि सुनो रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। व्यवस्थापिका संसद अधिवेशन आजबाट सुरु हुने, खासै एजेन्डा नभए पनि बजेटका बारेमा अर्थमन्त्रीले सदनलाई जानकारी गराउने, दलहरू नसुध्रिए आगामी माघ 8 भित्र संविधान जारी हुन नसक्ने, संविधानविद निलाम्बर आचार्यको जिकिर, एमालेको अध्यक्षमा केपी ओली हुने सचिव पोखरेलको दावी, दाङको घोराईबाट होटेलमा काम गर्ने 5 बालबालिकाको उद्धार, सोलेखुम्बुको फाप्लु विमानस्थलमा कालो पत्रे गर्न सुरु, रुस समर्थक लडाकुद्वारा पूर्वी युक्रेनमा सेनाको हेलिकप्टरमा आक्रमण, 12 सुरक्षाकर्मी मारिए, बोको हरामद्वारा पनि नाइजेरियामा 35 जनाको हत्या, र आइपिएल क्रिकेटमा फाइनल प्रवेशका लागि आज चेन्नई र पन्जाब भिड्ने। अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा। तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहर्नु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर, फेन्सी, इलेक्ट्रोनिक्स, कस्मेटिक, ड्राई क्लिनर्स, साइकल स्टोर, होटल, बुटिक, कुर्ता, साडी, गिफ्ट आइटम, पूजा सामग्री, लेडिज टेलर, बेबी साइकल वाकर झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ। साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ। सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ, 10 फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर बकुल्लर, प्रोप्राइटर राज श्रेष्ठ। मोबाइल नम्बर 9840508572 र 9850549280। साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ। रेडियो अर्पण 104.5 MHz। नमस्कार, नेपाल वाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा रविन्द्र सुवेदी र मुक्तिबाबु रेग्मीको स्वागत छ। देशभरिका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा nepalwani.com संसारभर एकैसाथ प्रसारण भएको राष्ट्रिय खबर अब विस्तारमा। व्यवस्थापिका संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। आज दिउँसो 1 बजेका लागि बैठक आह्वान गरिएको संसद सचिवालयले जनाएको छ। आजका लागि खासै कार्यसूची तयार नभएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र अर्थमन्त्री डाक्टर रामशरण महतले बजेटका विषयमा छलफलका लागि केही कार्यसूची पेश गर्ने तयारी गर्नुभएको छ। राष्ट्रपति डाक्टर रामरण यादवले यही जेठ 2 गते अधिवेशन आह्वान गर्नुभएको थियो। अन्तरिम संविधान 2063 अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ। यसैबीच संविधान सभाको बैठक आज पनि बस्ने भएको छ। बिहान 11 बजेपछि सुरु हुने आजको बैठकमा राज्यको पुनर्संरचनाको प्रतिवेदनमा छलफल हुने भएको छ। संविधान अभिलेख अध्ययन तथा निर्क्यूल समितिले राज्य पुनर्संरचनाका विषयमा निर्क्यूल गरेको सहमति र असहमतिका बुदाका विषयमा सभासदहरूले धारणा राख्ने क्रम आज पनि जारी रहने भएको हो। अघिल्लो संविधान सभामा सबैभन्दा विवादित बनेको राज्य पुनर्संरचनाका विषयलाई संवैधानिक, राजनीतिक तथा संवाद समितिले विवादका विषय सुल्झाउन पहल गर्नेछ। यस्तै संवैधानिक, राजनीतिक तथा संवाद समितिको आजको बैठकमा संविधान सभा बाहिर रहेका दलको पहिचान गरिएको प्रतिवेदन पेश हुने भएको छ। बिहान 11 बजे सिंहदरबारमा बस्न लागेको बैठकमा यसअघि सभासद पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित समितिले संविधान सभा बाहिर रहेका दल तथा सरकारवाला समूहको पहिचान गरेको प्रतिवेदन बुझाउन लागेको हो। समितिले त्यस्ता दल तथा समूहका विषयमा हिजै प्रतिवेदनलाई अन्तिम रूप दिएकाले आज समितिमा पेश गर्ने भएको हो। उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मान सिंहले संविधान लेखन प्रक्रिया कार्यतालिका अनुरूप अगाडि बढिरहेको बताउनु भएको छ। उपप्रधानमन्त्री सिंहले संविधान सभाभन्दा बाहिर रहेका दलहरूको सुझावलाई पनि समेट्दै निर्धारित कार्यतालिका अनुरूप संविधान लेखन प्रक्रिया अघि बढिरहेकाले आगामी माघ 8 गते नै संविधान जारी हुने बताउनुभयो। नेपाल प्रेस युनियन चितौनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा कंग्रेस महामन्त्री समेत रहेका सिंहले नेकपा एमाले सरकारको काम कार्यवाहीका बारेमा देखाएको असन्तुष्टि तर्कसंगत नभएको दावी गर्नुभयो। सिंहले प्रधानमन्त्री सुशील कोइरालाले नेतृत्व गरेको सरकार भए पनि सबै दलका सुझाव र भावनालाई समेटेर अघि बढेकाले एमाले असन्तुष्टि जनाउनु पर्ने कारण नभएको स्पष्ट पार्नुभयो। उहाँले 26 सभासद मनोनयन तथा राजनैतिक नियुक्तिदेखि सरकार सञ्चालनका हरेक काममा एमालेसँग छलफल भइरहेको र त्यसै अनुरूप अघि बढिरहेको बताउनुभयो। सभासद मनोनयनबारे पत्रकारहरूले राखेको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले सरकारले सर्वोच्च अदालत समक्ष अन्तरिम आदेश पुनरावलोकनका लागि निवेदन दिएकाले सर्वोच्चको पुनरावलोकन पर्खिरहेको स्पष्ट पार्नुभयो। संविधान सभा उपनिर्वाचनको तयारीमा चितवन पुग्नुभएका सिंह चितवन क्षेत्र नम्बर 4 आयोजना हुने चुनावी सभालाई सम्बोधन गरी आज काठमाडौँ फर्किने कार्यक्रम रहेको छ। संविधान सभाको उपनिर्वाचनका लागि उम्मेद्वारी दर्ता गरेकालाई आज उम्मेद्वारी फिर्ता लिने समय दिइएको छ। आगामी असार 8 गते देशका चारवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि गत 11 गते आइतबार मनोनयन दर्ता गरिएको थियो। आज बेलुका 5 बजेसम्म उम्मेद्वारी फिर्ता लिनका लागि समय छुट्याएको निर्वाचन आयोगले जनाएको छ। उम्मेद्वारी फिर्ता लिएपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरिएको छ। आइतबार निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिनुभयो। यसैबीच 18 गतेदेखि नै सञ्चार माध्यमहरूलाई आचार संहिता लागू हुने पनि आयोगले प्रश्न पारेको छ। मङ्सिर 4 गते भएको संविधान सभा निर्वाचनमा 2 स्थानबाट विजयी भएकाले एक स्थान छोडेपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचन काठमाडौँ क्षेत्र नम्बर 2, चितवन क्षेत्र नम्बर 4, बर्दिया क्षेत्र नम्बर 1 र कैलाली क्षेत्र नम्बर 6 हुनेछ। संविधानविद निलाम्बर आचार्यले प्रमुख दलहरूका बीचमा अहिलेकै जस्तो असहमति कायमै रहे तोकिएको समयमा संविधान जारी हुन नसक्ने दावी गर्नुभएको छ। आचार्यले दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भएको 7 महिना बित्न लाग्दा पनि दलहरूले संविधान निर्माणका कुनै पनि विषयमा सहमति गर्न नसकेकाले समयभित्रै संविधान जारी हुने विश्वास गर्न नसकिने बताउनुभयो। नेपाल वाणी नेटवर्कसँग कुरा गर्दै आचार्यले सरकार गठन भएको 100 दिन पुगिसक्दा समेत राजदूत नियुक्ति हुन नसक्नु, प्रमुख दलहरू पहिलेकै विवादका विषयमा अल्झनु संविधान नबन्ने लक्षण भएको टिप्पणी गर्नुभयो। आचार्यले अझै पनि सहमति गर्ने समय रहेको र चाँडै सहमति हुन सके तोकिएको समयमा संविधान निर्माण हुन सक्ने, तर अहिलेसम्मको अवस्था हेर्दा माघ 8 भित्र संविधान आउन नसक्ने ठोकुवा गर्नुभयो। नेताहरूले आफूलाई मात्रै सुधार्ने होइन, आफ्नो पार्टीलाई पनि सुधार्नु पर्छ, नेतृत्व निर्माण गर्नुपर्छ, नेतृत्वले निर्णय गर्न सक्नुपर्छ, नेतृत्वले पार्टीलाई सँगसँगै लैजानु सक्नुपर्छ, देशको नेतृत्वले देशका विभिन्न पार्टीहरूलाई सँगसँगै लैजानु सक्नुपर्छ। यदि लैजान सकेनन् भने 2071 साल माघ 8 गतिभित्र नयाँ संविधान आउन सक्छ, नआउन सक्ने कारण छैन, तर अहिलेको जो अवस्था देखिन्छ त्यो अवस्थाबाट संविधान चाहिँ आउँदैन। नेकपा एमालेका सचिव शङ्कर पोखरेलले एमालेको नवौं महाधिवेशनबाट केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष हुने दावी गर्नुभएको छ। उहाँले 8 महाधिवेशनबाट कसैले पनि 2 कार्यकाल पार्टीको नेतृत्व गर्न नसक्ने निर्णय भइसकेकाले पार्टी विधानअनुसार अब ओली सर्वसम्मत अध्यक्ष हुन पाउने नेपाल वाणी नेटवर्कलाई बताउनुभयो। पोखरेलले एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधव कुमार नेपालको 2 कार्यकाल पूरा भइसकेकाले पार्टीको विधान नमान्ने आँट कसैसँग नभएको बताउनुभयो। 8 महाधिवेशनले पारित गरेको निर्णय अनुरूप विधान बनेको र विधान अनुरूप सहमतिमा जानैपर्ने सबै नेताहरूको भावना रहेकाले पनि ओलीको सम्भावना बलियो रहेको तर्क गर्नुभयो। दुईजना नेताहरू चाहिँ दावेदार हुन नसक्ने अवस्थामा स्वाभाविक रूपमा केपी ओली नै एकमात्र दावेदार बनिराखे अवस्थामा उहाँकै नाममा सहमति होला। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जननायक विश्वेश्वर प्रसाद कोइरालाले ल्याएको प्रजातान्त्रिक समाजवादलाई आफूहरूले अङ्गीकार गरिरहेको दावी गर्नुभएको छ। थापाले बिपीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र समाजवादको परिकल्पना गरेकाले यो नेपालका लागि उपयुक्त भएको तर्क गर्दै राप्रपा नेपालले पनि पछिल्लो समयमा यही नीति अङ्गीकार गरेको उल्लेख गर्नुभयो। उहाँले नेपालको राजनैतिक परिवर्तन र प्रजातन्त्रको स्थायित्वका लागि जीवनभर लडेका, कहिल्यै पनि आस्थामा परिवर्तन नगरेका बिपी र कृष्णप्रसाद भट्टराईको बाटोमा नेपाल गए मात्रै शान्ति, एकता र विकासमा नेपालले फड्को मार्ने उल्लेख गर्नुभयो। हामी वास्तवमा संविधान मान्दछौँ, प्रजातन्त्र मान्दछौँ, जनताको सर्वोच्चता मान्दछौँ, तर नेपालको निमित्त राजा सहितको प्रजातन्त्र उपयुक्त हुन्छ भन्ने जुन बिपी कोइरालाले भन्नुभएको थियो, जुन कृष्णप्रसाद भट्टराईले भन्नुभएको थियो, त्यही मान्यतालाई हामीले निरन्तरता दिइराखेका हौँ। दाङको घोराईका विभिन्न होटेल तथा घरमा काम गर्दै आएका 5 बालबालिकाको उद्धार गरिएको छ। बाल श्रमिक परिवारमा पुनःस्थापना कार्यक्रम अन्तर्गत आफ्नो सन्तान आफ्नै घर भन्ने नाराका साथ हिमालयन शान्ति तथा विकास अभियान र जनउत्थान समाज विकासको सक्रियतामा 3 बालक र 2 बालिकालाई उद्धार गरेर परिवारको जिम्मा लगाइएको हो। हिमालयन शान्ति तथा विकास अभियानले घोराई 11 बस पार्कमा घर भई मिलेनियम स्विट हाउसमा काम गर्दै आएकी सुशीला विक र घोराई 7 काम गर्दै आएका घोराई 8 विवेक पुनको उद्धार गरेको हो। त्यस्तै जनउत्थान समाज विकास अभियानले घोराई 8 घर भई कस्तुरी स्विट हाउसमा काम गर्दै आएका शरद नेपाली, नारायणपुर घरबै फास्टफुड होटेलमा काम गर्दै आएका रमेश चौधरी र घोराई 7 सुनिता चौधरीलाई पनि उद्धार गरिएको छ। सोलुखुम्बुको फाप्लु विमानस्थलमा कालोपत्रीको काम सुरु भएको छ। असारको अन्तिमसम्ममा विमानस्थल स्तरोन्नतिको सम्पूर्ण काम सक्ने गरी कालोपत्री सुरु भएको विमानस्थलले जनाएको छ। विमानस्थलमा अहिलेसम्म करिब 50 मिटर धावन मार्गको कालोपत्री भइसकेको छ। 2069 असोज 15 गते सम्झौता भई 2070 पुष मशान्तसम्ममा कालोपत्रीको काम सम्पन्न गरी सञ्चालन गर्नुपर्ने सम्झौता भए पनि समयमा निर्माण सम्पन्न नभएपछि आगामी असार 25 गतेसम्मका लागि स्तरोन्नतिको समय थप गरिएको छ। नेपाल पर्यटन बोर्डको प्रेस विज्ञप्ति। नेपाल पर्यटन बोर्डको विभिन्न कर्मचारीको नाममा किर्ते गरी चेकद्वारा लाखौं रकम झिकी भ्रष्टाचार भएको भनी प्रकाशित समाचार सम्बन्धमा नेपाल पर्यटन बोर्डको गम्भीर रूपमा ध्यान आकर्षण भएको छ। विगत 3 हप्तादेखि नेपाल पर्यटन बोर्डको कार्यालय परिसर कब्जा गरी कार्यालयको कागजात समेत अनाधिकृत रूपमा कार्यालय बाहिर लाने तथा कब्जामा लिएको ब्याङ्क स्टेटमेन्टको गलत विश्लेषण गर्दै लगातार झुटा समाचार प्रकाशित भएकोमा नेपाल पर्यटन बोर्ड दुःख व्यक्त गर्दछ। सर्वप्रथम चेकद्वारा झिकिएको रकम कुन प्रयोजनका लागि झिकिएको हो र खर्च भएको हो सो विषय कार्यालयको जेनरल भाउचर, नगद भुक्तानी भाउचर र लेखा हिसाब हेरेपछि यकिन नै हुनेछ। बोर्डको सबै हिसाब बिल भाउचर व्यवस्थित रूपमा राखिएको छ। कार्यालयको ब्याङ्क खाताको हिसाब मिलान विवरण, ब्याङ्क रिकन्सिलेसन स्टेटमेन्ट नियमित रूपमा तयार गर्ने गरिएकाले सो विवरणबाट यस्ता सबै कुराको यकिन गर्न सकिन्छ। साथै बोर्डको आन्तरिक लेखा परीक्षण चौमासिक रूपमा नै गरिँदै आएको छ र वार्षिक रूपमा महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण गरिने व्यवस्था रहेको छ। अब 2069/70 अन्तिम लेखा परीक्षण सम्पन्न भइसकेको छ। नेपाल पर्यटन बोर्ड आर्थिक विनियमावली 2070 विनियम 23 अनुसार बोर्डका सबै तहका कर्मचारीलाई माल सामान खरिद, भ्रमण काज, तालिम, मेसिनरी, मरमत लगायत तलब भत्ता, ज्याला तथा कार्यक्रम सञ्चालन आदि बापत पेस्की दिन सकिने व्यवस्था रहेको छ। सो विनियमले गरेको व्यवस्था अनुसार कर्मचारीहरूलाई ऋण तथा अन्य सुविधाका लागि पेस्की दिने पनि व्यवस्था रहेको छ। कार्यालयको कामको सिलसिलामा स्वदेश तथा विदेशमा हुने विभिन्न मेला, उत्सव, महोत्सव, गोष्ठी आदिमा बोर्डका तर्फबाट नगद माग गर्नुपर्ने खर्चका लागि कर्मचारीको नाममा पेस्की दिने व्यवस्था रहेको छ। गत अप्रेल महिनासम्म विनियमावलीको व्यवस्था अनुसार कर्मचारीले लिएको ऋण रकम पनि चेक काटी भुक्तानी भएको देखिन्छ। अत कर्मचारीको नामबाट चेक काटेर झिकेको रकम भ्रष्टाचार भयो भनी प्रकाशित समाचार भ्रमपूर्ण, पूर्वाग्रही र सत्य तथ्यलाई बङ्गाई समाजमा उत्तेजना ल्याउने खालको भएकाले यस्ता भ्रमपूर्ण समाचारको खण्डन गरिएको छ। केही दिन अघि टिम्सको खाताबाट रकम खर्च गरिएको सम्बन्धमा समाचार प्रकाशित भएकोमा समेत नेपाल पर्यटन बोर्डको ध्यान आकर्षण भएको छ। टिम्सको रकम बोर्डको मूल कोषबाट सञ्चालन खातामा ट्रान्सफर गर्दा पनि चेक काटी ब्याङ्क कारोबार हुन्छ र टिम्सको जम्मा रकम मूल कोष र सञ्चालन खातामा रहेको र सबै रकम अध्यावधिक रहेको जानकारी गराइन्छ। बोर्डको सम्बन्धमा प्रकाशित यस्ता समाचारहरूको समग्र पर्यटन क्षेत्रको स्वदेश तथा विदेशमा समेत नकारात्मक प्रचार हुने र देशकै प्रतिष्ठामा आचाउने लगायत यसबाट बोर्डका पदाधिकारीहरूको प्रतिष्ठा तथा आत्मसम्मानमा समेत आघात पुगेकाले यस्ता समाचार विज्ञप्ति प्रकाशन गर्नु अघि यस्ता विषयका सम्बन्धमा वास्तविकता तथा तथ्य बुझेर मात्र कार्य गर्न सम्पूर्ण सञ्चार माध्यम तथा सम्बन्धित सबैलाई हार्दिक अनुरोध छ। बोर्डको हर हिसाब सम्बन्धमा बुझ्न परेमा आर्थिक प्रशासन महाशाखा प्रमुख वा आधिकारिक पदाधिकारीसँग सम्पर्क गरी स्पष्ट हुन सकिन्छ। साथै बोर्डको यस आवको लेखा परीक्षण प्रतिवेदन पनि गतका वर्षहरूको जसरी नै विधिसम्मत तवरले सार्वजनिक